यो परदेशी को कथा सुनेर कति रोलिन मेरी माया यो परदेशी को कथा सुनेर कति रोलिन मेरी माया बरबर आँसू झारेर मुटु गाँठो पारेर बरबर आँसू झारेर मुटु गाँठो पारेर मुर्छा होलिन मेरी माया मुर्छा होलिन मेरी माया यो परदेशी को कथा सुनेर कति रोलिन मेरी माया नजाऊ भनी बिन्ती गर्थिन कति दुख पाएको छु नजाऊ भनी बिन्ती गर्थिन कति दुख पाएको छु दिन रातै काम गरे नि आधा पेट खाएको छु गहभारी आँसु हुन्छ घर सम्झाँदाखेरि गहभारी आँसु हुन्छ घर सम्झाँदाखेरि कसो गरी दिन काट्दी हुन् कठै उनी मेरी कसो गरी दिन काट्दी हुन् कठै उनी मेरी यो परदेशी को कथा सुनेर कति रोलिन मेरी माया यसपाली त जसरी नि आउनु भन्थिन् उनी हो यसपाली त जसरी नि आउनु भन्थिन् उनी घर फर्कने आशै आसमा बित्यो सारा जुनी न आफन्त साथमा मेरा न कमा छु धाना न आफन्त साथमा मेरा न कमा छु धाना कसो गरी बुझाउँदा हुन् बाउ आमाले मन कसो गरी बुझाउँदा हुन् बाउ आमाले मन यो परदेशी को कथा सुनेर कति रोलिन मेरी माया